وَإِذْ أَخَذَ رَبُّكَ مِنْ بَنِي آدَمَ مِنْ ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَى أَنْفُسِهِمْ أَلَسْتُ بِرَبِّكُمْ قَالُوا بَلَى شَهِدْنَا أَنْ تَقُولُوا يَوْمَ الْقِيَامَةِ إِنَّا كُنَّا عَنْ هَذَا غَافِلِينَ. اور وہ وقت بھی یاد کرو جب آپ کے پروردگار نے بنی آدم کی پشتوں سے ان کی اولاد کو نکالا اور خود انہیں اپنے اوپر گواہ بنا کر پوچھا، کیا میں تمہارا پروردگار نہیں؟ وہ ارواح کہنے لگیں، کیوں نہیں، ہم یہ شہادت دیتے ہیں، اور یہ اس لیے کیا کہ قیامت کے دن تم نہ کہنے لگو کہ ہم تو اس بات سے بالکل بے خبر تھے. اور کیا نہ کہنے لگو، اگلی آیت کا بھی اسی سے تعلق ہے، او تقولوا انما اشرك آباؤنا من قبل وكنا ذريه من بعدهم افتهلكنا بما فعل المبطلون. یا تم یہ نہ کہنے لگ جاؤ کہ شرک تو ہم سے پہلے ہمارے باپ دادا نے بھی کیا تھا اور ہم تو ان کے بعد کی اولاد تھے، تو ہمیں تو اس قصور میں ہلاک کرتا ہے جو غلط کام کرنے والوں نے کیا تھا. وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ وَلَعَلَّهُمْ يَرْجِعُونَ. اور ہم اپنی آیات اسی طرح تفصیل سے بیان کرتے ہیں کہ لوگ راہ راست کی طرف لوٹ آئیں. یہ آیتیں بہت ہی اہم آیتیں ہیں، اور پیچھے کئی بار آپ کو حوالہ دیا گیا تھا ان آیتوں کا، ان آیات کو جو اس میں ذکر ہے عہدِ الست کہتے ہیں. وَإِذْ أَخَذَ رَبُّكَ مِنْ بَنِي آدَمَ مِنْ ظُهُورِهِمْ. اور جب آپ کے رب نے بنی آدم سے ایک عہد لیا ان کی پشتوں میں سے، یہ سب کب ہوا اور کیسے ہوا، اس کی تفصیلات جو ہمیں صحیح روایات میں ملتی ہے، تو کہتے ہیں کہ آدم علیہ السلام پیدا ہو چکے تھے، زمین کی خلافت کے لیے ان کو منتخب کیا جا چکا تھا. اس وقت پھر اللہ تعالیٰ نے فردن فردن تمام انسانوں سے ایک عہد لیا تھا، اور صحیح چیز جو کتاب اور سنت میں ہمیں ملتی ہے وہ یہ ہے کہ آدم علیہ السلام کی پشت پر، بیک پر اللہ تعالیٰ نے ہاتھ پھیرا تھا. ذرا سوچئے تو صحیح، نبیوں کے ساتھ کیسے کیسے معاملے ہو چکے ہیں، اللہ کا ہاتھ پھیرنا کوئی محسوس کر سکتا ہے؟ ابھی بھی ہاتھ پھیرا، اور اس کی برکت سے کیا ہوا کہ قیامت تک جو ان کی نسل پیدا ہونی ہے ان کی روحیں سامنے آ گئی تھیں. آج بھی تو لوگ ٹچ کرتے ہیں تو چیز سامنے آ جاتی ہے، ٹچ سے تو آپ سب کچھ کر لیتے ہیں، آپ ٹچ کرتے ہیں تو آپ کا ٹیلی فون کام کرنے لگتا ہے. تو جب اللہ تعالیٰ نے ہاتھ پھیرا ہوگا تو اس کے لیے کیا بڑی بات ہے کیسا نہ ہو. اور کہتے ہیں ریت کے ذروں کی طرح یہ بکھر گئیں، اور پھر اللہ تعالیٰ نے ان سب سے پوچھا، اور ان کی شکلیں کیسی آئی تھیں، بعض حدیث میں آتا ہے کہ چیونٹیوں کی شکل میں یہ روحیں آئی تھیں، یعنی اللہ تعالیٰ نے ان کو ایک جسم دیا تھا. اور جب یہ سب لوگ آ گئے تو پھر پوچھا تھا کہ بتاؤ، اس کائنات کو دیکھو، کیا تمہیں میرے سوا کوئی پروردگار دکھتا ہے؟ کوئی اور ہے ان کا رب؟ اور کیا میں تمہارا رب نہیں ہوں؟ تو سب روحوں نے مل کر یقین کے ساتھ یہ شہادت دی تھی کہ اللہ صرف تو ہی ہمارا پروردگار ہے، اور ہم تیرے سوا کسی اور کو معبود نہیں مانیں گے، تیرے ساتھ شرک نہیں کریں گے. اور یہ معاملہ ہوا، اور یہ بات پھر لوگوں کے، انسانوں کے سب کانشس میں ڈال دی گئی، تحت الشعور میں. وہ روحیں واپس جب گئیں ان کے اندر پروگرامنگ ہو گئی اس چیز کی کہ اللہ ہی ایک ہے. پھر جب بچہ پیدا ہوتا ہے اس کو یہ وعدہ یاد ہوتا ہے. روایتوں میں آتا ہے کہ 2 سال کی عمر مدت تک، یعنی وہ وقت جب بچے کی زبان کھلتی ہے اس سے پہلے اس کو یہ وعدہ بھی یاد ہوتا ہے، کیونکہ اگر اس سے پہلے بچے کی زبان کھل جائے تو وہ یہی کہے گا، انی عبداللہ آتانی الکتاب والحکمہ. شاید آپ سمجھ گئے ہوں گے میں نے کس کے لفظ بولے، حضرت عیسیٰ علیہ السلام. जब बचपन में कलाम किया तो किसने उनको सिखाया था कि इन्नी अब्दुल्ला और रब, ये वो वादे अलस्त का असर था जो बच्चे को याद था, और ये वो हर बच्चे को याद होता है, माँ यहूदी हो, नसरानी हो, काफिर हो, मुसलमान हो, लेकिन बाद में फरमाया कि माँ बाप फिर बच्चों को अपने अपने दीन पे ले आते हैं। बच्चे के चेहरे पे एक फितरी मासूमियत होती है जब छोटा बच्चा होता है। जब आप देखिए कि बच्चा खूबसूरत ना भी हो ना, तो उसके चेहरे पे कितनी कशिश होती है, एक चमक दिखती है आपको, लेकिन जब वो बातें करता है, ज़रा बड़ा होता है तो होशियारी सी आ जाती है, फिर चालाकी का एक एहसास आता है, यानी दुनिया के कामों में जब मगन होते हैं तो वो फितरी चमक उतर जाती है। तो अल्लाह ताला ने यहाँ उसी वाक़े का जिक्र किया, वइज़ा ख़ज़ा रब्बुका, तेरे रब ने लिया, मिन बनी आदम, आदम के बच्चों से, बनीन था जो बनी रह गया, मिन ज़ुहूरिहिम, उनकी पुश्तों से, ज़हर की जमा, पुश्त, बैक, व अशहदहुम अला अनफुसिहिम, और उनके नफ्सों के खिलाफ गवाही ली, यानी अल्लाह ताला ने उनको निकाला और खुद इन्हें अपने ऊपर गवाह बनाकर पूछा। खुद अपने ऊपर गवाह बनाने का क्या मतलब है, यानी गवाही कैसे ली गई? तो दो तरह से गवाही ली गई। गवाही की बेसिकली दो किस्में होती हैं, शहादत कौली और शहादत हाली। कौल के साथ शहादत देना, यानी गवाही कौली, बोल के जुबान से गवाही देना, और एक गवाही होती है हाल से, जुबान हाल से, खुलिए से पता चलता है कि इंसान कैसा है। बस आप देखिए कि एक शख्स है, वो भूखा है, अगर वो मुंह से बोल के कहेगा मैं भूखा हूँ, लेकिन एक वो भूखा होता है जिसके हुलिये से, उसके चेहरे से आपको देख के पता चल जाता है कि ये भूखा है। तो अल्लाह ताला ने यहाँ कौन सी गवाही ली थी, ये बड़ा अहम मसला है। सही हुक्म मसला क्या है, कॉल से ली थी। हम सब जुबान से बोल के कह के आए थे कि हाँ अल्लाह ताला हम तुझे मानेंगे, लेकिन एक फिरका गुजरा है बातिल फिरकों में, मोतजिला उनका नाम है, वो कहते नहीं जुबान से नहीं ली, हाल से दी थी, यानी शहादत हाली दी थी, हुलिये से बता दिया था, लेकिन आप देखिए कि अल्लाह ताला ने कौल से ली थी। इसकी दलील अगली ही आयत में आती है कि ये इसलिए ली कि अन तकूलू यौमल क़ियामती इन्ना कुन्ना अनहा ज़गाफिलीन, कौल का लफ्ज़ आया ना, तो ये सही, इसमें बात क्या है कि वो बिल्कुल सही तरीके से ली थी। और ये जो ज़ुर्रियतिहिम या ज़ुर्रियतहुम का जो लफ्ज़ है, ये ज़ाल रौ और हमज़ा से है, ज़रउन फैलाना, यानी दो इसके रूट आते हैं, इसको दोनों को ही हम अलग अलग नोट कर सकते हैं और फिर दोनों का फ़र्क भी अलग अब देखेंगे। ज़ाल रौ या से अगर होगी तो फैलाने के मानों में, और ज़ाल रौ हमज़ा के मानों में आएगा तो पैदा करने के मानों में। छोटी औलाद को ज़ुर्रियत कहते हैं, लेकिन फिर बाद में सब कोई कहने लगे। सूरत अनाम की आयत 133 में भी आता है, कमा अनशाकुम मिन ज़ुर्रियती कौमिन आखरीन, कि जैसे हमने तुम्हें दूसरी कौम की ज़ुर्रियत से पैदा किया। अब सवाल पैदा होता है कि वो गवाही ली थी, हमें तो याद नहीं है, तो फिर हम कैसे उसके रिस्पॉन्सिबल हैं? तो बात यह है कि बहुत सारी बातें जो बचपन में होती हैं, हमें सारी याद तो नहीं होती ना। 5 साल पहले की बात आपको याद है कि आप इस वक्त 5 साल पहले क्या कर रहे थे? आज का दिन, आज की डेट, 5 साल पीछे की आपको याद था? नहीं याद ना। 2 साल की उम्र में आप क्या बोलते थे, आपको याद है? नहीं याद ना। तो फिर जब वो याद नहीं, तो ये गवाही कैसे याद होगी? क्या हम ये गवाही का याद ना होना इसको ये दलील दे देंगे कि क्या वाकई ये हुई नहीं बात? ऐसा नहीं है, यानी ये हुई थी, अल्लाह ताला ने आजमाइश के लिए भुला दिया। यहाँ एक सवाल पैदा होता है कि अल्लाह ताला ने क्यों भुलाया, याद ही रहती तो फिर बात क्या है कि अगर याद ही रहता तो फिर कोई गुनाह कैसे करता? ये याद भुलाई ताकि अंबिया आए और याद कराएं। अंबिया कराम, नबियों का, प्रॉफिट्स का काम क्या था कि उन्होंने हमें यही गवाही याद कराई। आप देखते हैं वस्कुरू का लफ्ज़ बहुत आता है, याद करो, जिक्र करो, यानी और अंबिया कराम तस्कीर करते थे, और तस्कीर किसको कहते हैं? भूली हुई बात को याद दिलाना। दुनिया में भे आने से पहले इंसान को ये इल्म दे के भेजा, तौहीद उसकी फितरत में रासिख कर दी, फिर इंसान दुनिया में या दुनिया की भूल भलाइयों में भूल गया, پھر اللہ تعالیٰ نے انبیاء کرام کو بھیجا، جاؤ ان بھولے ہوں کو یاد دلاؤ. لیکن بعض لوگ بھولے تو ہوتے ہیں پھر بھولے بن جاتے ہیں، پھر اس چیز پہ توجہ ہی نہیں دیتے. تو اس سے کیا پتہ چلا؟ شرک نہ کرنا ہماری فطرت میں شامل ہے. کانشیس سے ان سب کانشیس میں گیا، اور وہاں سے پھر آپ دیکھیے کہ ان کانشیسلی ہم اپنے آپ کو یعنی اللہ تعالیٰ کے قریب محسوس کرنے لگتے ہیں. مثلا اگر آپ دیکھیے کہ آج ایک سوال لوگ اٹھاتے ہیں کہ ہم تو مسلمان گھروں میں پیدا ہوئے، چلے ہمارا تو ٹھیک ہے معاملہ، تو جو بچے غیر مسلم گھروں میں پیدا ہو رہے ہیں پھر ان کے تو ماں باپ نے شروع سے ان کو اپنا ریلیجن دیا، پھر وہ کیوں آگ میں جائیں گے؟ بچے سوال کرتے ہیں نا اکثر، اس کا جواب ہے ان آیتوں میں. تین چیزیں ہیں جو پیچھے آپ کو کئی بار ذکر کیا کہ جو معرفت کے لیے کافی ہوتی ہیں، یعنی اللہ تعالیٰ کو پہچاننے کے تین ذریعے ہو سکتے ہیں. ایک جبلت، انسٹنکٹ، یہ انسٹنکٹ ہے آپ کی. دوسری چیز انسپریشن، وحی الہی. اور تیسری چیز وزڈم، عقل. اللہ تعالیٰ نے انسٹنکٹ سب کو ایک دی، یہی فطرت ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی صحیح روایت ہے صحیح البخاری میں کہ ہر بچہ فطرت پہ پیدا ہوتا ہے، پھر بعد میں اس کے ماں باپ اس کو یہودی یا نصرانی پیدا کر بنا دیتے ہیں. آپ نے فرمایا ہر بچہ فطرت پر پیدا ہوتا ہے، بس اس کے ماں باپ اس کو یہودی یا نصرانی یا مجوسی بنا دیتے ہیں. جس طرح جانور کا بچہ صحیح سالم پیدا ہوتا ہے، اس کا ناک کان کٹا ہوا نہیں ہوتا. اسی طرح صحیح مسلم کی ایک روایت میں آتا ہے، اللہ تعالیٰ فرماتے ہیں یعنی حدیث قدسی ہے، میں نے اپنے بندوں کو حنیف یعنی اللہ تعالیٰ کی طرف فوکس ہونے والا، متوجہ ہونے والا، یکسو ہونے والا پیدا کیا، پھر شیطان ان کو ان کے دین فطری سے گمراہ کر دیتا ہے. تو کیا پتہ چلا کہ انسان کی فطرت میں ہے کہ رب کو ایک مانے، لیکن دنیا میں لوگ کیا کرتے ہیں سب کو معلوم ہے، ایتھیسٹ بن جاتے ہیں، اللہ کے وجود کا انکار کرتے ہیں. ایک دن کسی ایسا موقع تھا، تو رات کا وقت تھا، تو پیل ٹاک پہ ہماری آئی ڈی کھلی ہوئی تھی، تو کسی نے انوائٹ کیا ایسے کوئی روم میں، پتہ نہیں کیا تھا، مجھے نہیں پتہ کیا ہوا، بہرحال ہم نے ایکسیپٹ کیا. تو ایک ایسے روم میں چلے گئے کہ جہاں پہ اسلام کے اینٹی لوگ باتیں کر رہے تھے. یقین کریں کہ پھر میں تو کیا سنتی، میں کچھ اور کام کر رہی تھی، تو میرے میاں وہاں بیٹھ گئے اور انہوں نے 1 گھنٹے سے زیادہ شاید ان لوگوں کے ساتھ چیٹنگ اور وائس کی، سراسر انکار کر رہے تھے اللہ تعالیٰ کا. اور ایسے لگ رہا تھا کہ کوئی انڈیا کے یعنی لوگ تھے لیکن عقیدے سے کرسچن، اور اتنا یعنی برے طریقے سے مذاق اڑا رہے تھے کہ ایون نعوذ باللہ ثم نعوذ باللہ، اللہ تعالیٰ کے اتنے غلط لفظ بول رہے تھے کہ آپ بیان نہیں کر سکتی، کہ میرا تو سر دکھنے لگا. اور میں نے کہا کہ اب ہو گئی، حجت تمام، بند کر دیں، اب برداشت نہیں ہو رہی یہ باتیں. تو میں نے سوچا کہ ایک انسان اتنے بڑے درجے پہ پہنچ کے پڑھا لکھا، اور وہ کوئی بہت اپنے آپ کو پڑھا لکھا شخص کہہ رہا تھا، اور جان کے چڑچڑانے کے لیے اسلام کا مذاق اڑا رہا تھا. لیکن آپ دیکھیے کہ اندر موجود ہے یہ چیز، فطرت کے اندر ہے. یہ جو لوگ کنورٹ ہوتے ہیں نا، ہم کہتے ہیں نا کہ انہوں نے اسلام قبول کیا، یہ صحیح نہیں کہتے، یہ ریورٹ ہیں. پہلے بھی مسلمان تھے، پیدا ہوئے، پھر آئے تو دنیا کی رنگ ریلیوں میں کھو گئے کھو گئے، اب دوبارہ یہ ریورٹ آتے ہیں. یعنی انہوں نے اسلام آج قبول نہیں کیا بلکہ بھولی ہوئی چیز ان کو یاد آ گئی. تو پیدائشی ہر بچہ مسلم ہے. یہ ایک جو کرسچینٹی کا اصول ہے نا، جو ان کا ایک نظریہ ہے کہ انسان فت پیدائشی طور پہ گناہ گار ہے، وہ یہی سوچتے ہیں نا کہ انسان دنیا میں گناہ کی وجہ سے پیدا ہوا اور اس کو ایک سزا ملی، نہیں، پیدائشی طور پہ فطری طور پہ انسان مسلمان ہے، اللہ کو ایک مانتا ہے، پھر دنیا میں آ کے غلط کام کرتا ہے تو اس کی وجہ سے بھٹک جاتا ہے. پھر آپ دیکھیے کہ اللہ تعالیٰ نے انسان کے لاشعور میں یہ چیز رکھ کے تو اس کی امتحان کیا کہ دیکھو تم کیسے کرتے ہو. بعض لوگ اگر اپنے آپ کو فطری ماحول میں رکھتے ہیں، فطرت کا نور تو تھا ہی، پھر ساتھ اگر علم کا نور بھی آ جاتا ہے تو نورون علی نور. آپ نہیں محسوس کرتے کہ آپ اللہ کو تو شروع سے پہچانتے تھے، سب نے سنا ہوا نام اللہ کا اور اس کو پڑھنا اور اللہ کی بات ماننا، لیکن جب آپ اس کتاب سے تعلق جوڑتے ہیں تو ایسے لگتا ہے کہ اندر ایک آگ لگ گئی ہے، ایک نور، ایک نورن اللہ نورن والی کیفیت آ جاتی ہے کہ فطرت کا نور تو اندر تھا، اب علم کا نور بھی گیا اور اس نے آپ کو روشن کر دیا. اور وہ لوگ جو باہر کے اندھیروں میں رہتے ہیں پھر آہستہ آہستہ ان کا اندر کا نور بھی بجھ جاتا ہے. جہالت کی وجہ سے، جیسے بہت سارے لوگ اس وقت ہوتے ہیں. تو اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے ان کے ساتھ یہ معاملہ کیوں کیا؟ تاکہ وہ کل قیامت کے دن یہ نہ کہہ دیں کہ اللہ تو نے ہمارے ساتھ ایسا معاملہ کیوں نہ کیا، ہمیں شروع سے کیوں نہ بتایا. دیکھیے، اگر یہ عہد نہ لیا ہوتا، یہ انسان کی پروگرامنگ میں یہ چیز نہ ڈالی جاتی، تو پھر قیامت کے دن لوگ کہہ سکتے تھے واقعی، کرسچین، جیوز، مجوسی، کہ ہمارا کیا قصور ہے، ہمیں تو کوئی دین پہنچا ہی نہیں، ہمارے پاس کوئی رسول نہیں آیا، کوئی کتاب نہیں آئی. سچ ہوتا، لیکن یہ ان کی انسٹنکٹ میں ڈال دیا. یہ بالکل ایسے جیسے آپ کمپیوٹر میں ایک چیز ایک دفعہ فیڈ کر دیتے ہیں نا، پھر 10 سال بعد بھی آپ جا کے سرچ میں ڈالیں گے نا، وہ آپ کو مل جائے گی. بعض دفعہ آپ کی چیز کمپیوٹر میں ہوتی ہے، سرچ میں کیوں نہیں آتی؟ کہ آپ نے بڑا عجیب و غریب چیزیں جمع کر لی ہیں، گل گپاڑا کیا ہوا ہے اپنے کمپیوٹر میں، ہر ہر چیز کو ڈس آرگنائز طریقے سے رکھا ہوا ہے. اسی طرح فطرت میں توحید ہے، لیکن جب باہر کی ڈسٹریکشنز بہت ساری ہو جاتی ہیں، تو پھر اس کی وجہ سے یہ چیز دپنے لگتی ہے. پھر آگے اللہ تعالیٰ نے ان کا عذر بھی ہمارے سامنے رکھ دیا کہ او تقولوا انما اشرک آباؤنا من قبل. یہ ہے اس کا جواب کہ دیکھو، ہم نے یہ عہد اس لیے لیا کہ کل تم یہ نہ کہہ دو کہ ہمارے ماں باپ نے شرک کیا تھا اور ہم بھی تو انہی کی اولادیں تھیں. یعنی آج کے دور میں جو مشرک بچے ہیں وہ کہہ سکتے ہیں نا کل کہ اللہ تعالیٰ ہمارا کیا قصور ہے، ہمارے باپ دادا مشرک تھے، پھر ہم بھی اس کے بعد آ کے کرنے لگے. افتہلکنا بما فعل المبطلون، کیا آپ ہمارے ساتھ وہ کام کریں گے جو باطل لوگوں نے کیا، یعنی ان کی سزا ہمیں دیں گے. مطلب کیا ہے کہ اللہ تعالیٰ نے اتمام حجت کر دی. کوئی مشرک، ملحد، کافر، نافرمان شخص بھی قیامت کے دن یہ نہ کہہ دے کہ ہمیں تو حقیقت کا پتہ ہی نہیں چلا، ہم نے تو رب کو پہچانا ہی نہیں. اللہ نے کتابیں اتاری، انبیاء کرام کو بھیجا، اور ہر دور میں ایسے مصلح لوگوں کو بھیجا کہ جو لوگوں کو یہ بھولا ہوا عہد یاد کرواتے رہے، اور یہی کہتے رہے کہ تم اس معاملے کو یعنی سمجھ جاؤ. لیکن جب لوگ نہیں سمجھتے، تو پھر اس کا نتیجہ کیا نکلتا ہے کہ دنیا میں آ کے جب رب کو بھولے، تو پھر آخرت میں اللہ تعالیٰ خود ان کو بھلا دے گا، اور ان کے ساتھ پھر وہی معاملہ کرے گا کہ جو یہ اپنے ساتھ دنیا میں پسند کرتے تھے. کہ ہم سب اللہ تعالیٰ کو ایک ہی سمجھیں، اور دنیا میں اندھی تقلید اور باپ دادا کا نام لے کر غلط کام نہ کریں، کیونکہ پیغمبر کی سچی تعلیم کے مقابلے میں جب ہم اپنے رسم و رواج اور خاندان اور برادریوں کے بات کرتے ہیں، تو اس کے ساتھ یہی ہوتا ہے. مشرکین مکہ کا کیا معاملہ تھا؟ یہی تو مسئلہ تھا. دل ان کے بھی مانتے تھے یہ رب ایک ہے، یہ سچی بات ہے، لیکن شرک سے مت ماری جاتی ہے. پھر آج دیکھیے، جو لوگ ہزاروں کیا کروڑوں خداؤں کو پوچھتے ہیں، جن کا ہر چیز کا معبود الگ ہے، ان کے اندر بھی اوپر والے کا تصور موجود ہے، ایک ہے، باقی اس کے مددگار ہیں. تو اصل بات یہی ہے کہ اللہ تعالیٰ نے لوگوں کو سکھا دیا. جیسے دنیا میں آنے سے پہلے آدم علیہ السلام کو یہاں کی چیزوں کے نام سکھائے تھے نا، کہ جو ان کو کام آئیں گی، اسی طرح اللہ تعالیٰ نے انسانوں کے لیے اپنی معرفت کا ایک پیغام بھی دے دیا. اب دیکھیے کہ جو بیج کہیں ایسے بھی گر جاتا ہے نا، کہیں گرا پڑا ہوتا ہے، بارش پڑتی ہے نا تو وہ اگ جاتا ہے، اور ہر بیج سے وہی نکلتا ہے جو اس کے اندر ہوتا ہے. اسی طرح جن لوگوں کے دلوں میں ایمان کا بیج ہوتا ہے نا، پھر پیغمبروں کے ذریعے جب ہدایت کی بارش ہوتی ہے، کتاب ہوتی ہے، وحی الہی کی بارش ہوتی ہے، تو ان کے دل ہرے ہوتے ہیں. لیکن جن کے دل کٹھور تھے، جن کے بیج ہی گندے ہو چکے تھے، انہوں نے پھر اس بات کو نہ مانا، اور آ کے ساری باتوں کو سن سن آ کے بھی آپ کے خلاف ہو گئے. اب آگے دیکھتے ہیں آیت نمبر 175 سے. وَتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانْسَلَخَ مِنْهَا فَأَتْبَاهُ الشَّيْطَانُ فَكَانَ مِنَ الْغَاوِينَ. اے نبی صلی اللہ علیہ وسلم، آپ انہیں اس شخص کا حال سنائیے جسے ہم نے اپنی نشانیاں دی تھیں، لیکن وہ ان کی پابندی سے نکل بھاگا، پھر شیطان اس کے پیچھے پڑ گیا، چنانچہ وہ گمراہ ہو گیا. حالانکہ حقیقت کیا تھی؟ وَلَوْ شِئْنَا لَرَفَعْنَاهُ بِهَا، اور اگر ہم چاہتے تو ان نشانیوں سے اس کے درجات کو بلند کر دیتے، لیکن اس نے کیا کیا؟ ولكنه أخلد إلى الأرض واتبع هواه، مگر وہ تو پستی کی طرف جھک گیا اور اپنی خواہش کے پیچھے لگ گیا۔ ایسے شخص کی مثال کیسی ہے؟ فَمَثَلُهُ كَمَثَلِ الْكَلْبِ، تو اس کی مثال کتے جیسی ہے۔ کیسے؟ اِن تَحْمِلْ عَلَيْهِ، اگر اس پر تو حملہ کرے، يَلْحَظْ، تو یہ ہانپتا ہے، او تترکھو یلحظ، اور اگر تو اس کو چھوڑ دے تو بھی ہانپتا ہے۔ ذالک مثل القوم الذین کذبوا بآیاتنا، یہ ان لوگوں کی مثال ہے جنہوں نے ہماری آیتوں کو چھٹلایا۔ فقصص القصص لعلهم یتفکرون، پس ان کے اوپر یہ قصہ پڑھ کر سنائیے تاکہ یہ نصیحت پکڑ لے۔ یہاں سے اب ایک کردار ہمارے سامنے ہے، وہ جسے اللہ نے اپنی کتاب کا علم دیا، اور اللہ کی کتاب کا علم لینے والوں کو اس واقعے کو بہت غور سے سننا چاہیے کہ خدا نخواستہ کہیں ان کے ساتھ بھی ایسا ہی معاملہ تو نہ ہو جائے۔ وَتْلُ عَلَيْهِمْ، اور پڑھ کر سنائیے، یعنی اللہ تعالیٰ نے قرآن پاک میں کچھ باتیں ایسی ہیں جو براہ راست خود بتانے کہنے کی بجائے نبی صلی اللہ علیہ وسلم کو حکم دیا کہ آپ ان کو پڑھ کر سنائیے یہ آیتیں۔ اس سے بھی بات کی اہمیت پہ روشنی ڈلتی ہے، کیونکہ جب کسی دوسرے کے ذریعے کوئی بات کہلوا دی جاتی ہے تو وہ بات زیادہ اہم ہو جاتی ہے۔ کیا سنیں؟ نبأ الذی، وہ خبر۔ نبأ کہتے ہیں اہم خبر کو، اسی سے نبی ہے، انبیاء کرام، نبوت، کیونکہ نبی بھی اہم خبریں لے کے آتے ہیں۔ اے نبی، آپ ان کو خبر سنائیں، الذی، اس شخص کی۔ کس شخص کی؟ نام اس کے ساتھ آتا ہے، ایک بال بن بعورہ، ایک شخص تھا، بال با عین لام بن بعورہ اور امیہ بن صلت، یہ دو نام آتے ہیں کہ یہ دو ایسے شخص تھے جن کی بات ان آیتوں میں کی گئی، لیکن یہاں اس سے مراد ہے ہر وہ شخص جو اللہ کی کتاب کو سیکھے لیکن اس کو دنیا حاصل کرنے کا ذریعہ بنا دے، یا اس سے دین کی بجائے بے دینی کا راستہ اخذ کر لے۔ ہر دور میں ایسے لوگ ہوتے ہیں جو دنیا اور شیطان کے پیچھے لگ کر کتاب الہی کے علم کو ضائع کر دے۔ کیا ہوا اس کے ساتھ؟ آتیناہ آیاتنا، ہم نے اس کو اپنی آیتیں دی، یعنی علم دیا، اس کو کتاب کا علم دیا۔ اس کا حق کیا تھا؟ کہ اس کو پڑھتا، سیکھتا، سمجھتا، اس پہ عمل کرتا، لیکن اس نے کیا کیا؟ فنسلخ منہا، اس میں سے نکل بھاگا۔ یہ لفظ انسلخا کو دیکھیں گے تو انشاءاللہ اس رویے کو سمجھ سکیں گے۔ انسلخا کا لفظ سین لام خا سے ہے، کھال اتارنا، خاص طور پر سانپ کا کھال بدلنا۔ آپ نے دیکھا ہوگا یا سنا ہوگا کہ بعض سانپ جو ہیں وہ اپنی سکن چینج کر لیتے ہیں، اور بعض دفعہ ایسا بھی ہوتا ہے کہ ان کی اوپر کی کھال بالکل اتر جاتی ہے اور نیچے سے دوسری نکلتی ہے، یعنی بعض دفعہ دھوکہ دینے کے لیے کلر چینج کر لیتے ہیں سانپ، یعنی اپنے آپ کو ماحول میں ایڈجسٹ کرنے کے لیے چینج ہوتے ہیں۔ اسی طرح عورت کے کرتا اتارنے کے لیے بھی یہی لفظ آتا ہے، یعنی علم کا لبادہ اتار دیا، رخ چینج کر دیا اس نے اپنا۔ اور یہ لفظ سورت یاسین میں بھی آتا ہے نا، وآیت لہم اللیل والنہار، اس میں بھی آگے لفظ آتا ہے کہ جب رات سے دن نکلتا ہے۔ پھر اس سے سورت توبہ کی آیت نمبر 5 میں بھی آتا ہے، فَإِذَا انسلخَ الْأَشْهُرُ الْحُرُمُ، کہ جب حرمت کے مہینے گزر جائیں۔ تو انسلاخ چاند کے چھپ جانے کو بھی کہتے ہیں۔ کیونکہ مہینہ ختم ہونے کی ایک علامت ہوتی ہے نا، تو یہاں مطلب کیا ہے کہ اس نے اپنے آپ کو بدل دیا، علم کو سیکھتے سکھاتے جو دل کی کیفیت ہوئی تھی اب وہ بدل گئی. بعض دفعہ ایسے ہی ہوتا ہے، علم جب دل میں نہیں اترتا نا تو ماحول بدلتے ہی یا حالات بدلتے ہی وہ دین کا لبادہ اتر جاتا ہے. مشرق سے مغرب کی طرف آئیں تو سارے ہی لبادے بدل جاتے ہیں، کیونکہ اندر نہیں گیا ہوتا نا. اس کے ساتھ بھی یہی ہوا. یہ کوئی ایک شخص تھا، ایک کردار تھا جس کو یہاں سمبلائز کیا جا رہا ہے کہ اس کو اللہ نے دین دیا، علم دیا، لیکن اس نے اس لبادے کو اتار پھینکا، اور جو ہی وہ اپنے ٹریک سے ہٹا فَأَتْبَعَهُ الشَّيْطَان فَأَتْبَعَهُ الشَّيْطَان. اللہ اکبر، شیطان اس کے پیچھے پڑ گیا. اب آپ یہاں بھی ترجمے پہ غور کریں، وہ شیطان کے پیچھے بھاگا یا شیطان اس کے پیچھے بھاگا، دونوں ترجمے ممکن ہے نا. وہ شیطان کے پیچھے لگ گیا یا شیطان اس کے پیچھے لگا، تو کیسے ڈیفائن ہوا؟ شیطانو، نون کے اوپر پیش جو ہے، اس سے پتہ چلا کہ شیطان اس کے پیچھے لگ رہا ہے. فَكَانَ مِنَ الْغَاوِينَ، اور وہ گمراہوں میں سے ہو گیا. کہ جب اللہ تعالیٰ نے اس کو علم دیا لیکن اس نے اس علم کو پھینک دیا، اس دین کو چھوڑا، نیت کیا ہوا کہ وہ ختم ہو گیا سارا سلسلہ. جلدی کی اس نے، یعنی یہ وہ شخص ہے کہ جس نے علم سے جلدی حاصل ہونے والا فائدہ لینا چاہا. اسلام کی ایک خوبی دیکھیے کہ کسی کا نام نہیں لیا، اسی لیے مفسرین کہتے رہتے ہیں اللہ جی سے یہ مراد ہے یا وہ مراد ہے، اور واقعات ہوتے بھی ہیں پیچھے، لیکن اس سے پہلی چیز تو ہمیں یہ سمجھ میں آتی ہے کہ اسلام لوگوں کے نام لے کے ان کو رسوا نہیں کرتا. آج ہم کیسی تبلیغ کرتے ہیں، ہم اپنی پوری تبلیغی مجلس میں صرف لوگوں پہ تنقید کر رہے ہوتے ہیں، لوگوں کے نام لے لے کے کر رہے ہوتے ہیں. یعنی اس سے سیکھنے کی پہلی چیز تو یہ ہے کہ اگر اصلاح بھی کرنی پڑے تو کبھی نام نہ لے. بعض دفعہ لوگ آتے ہیں مائک پہ آ کے بات کرتے ہیں یا کسی کی، تو نام لینے لگتے ہیں، فلان جگہ پہ، فلان ٹی وی پہ، فلان عالم نے آ کے یہ بات کی یا فلان. تو درست طریقہ کیا ہے کہ نام نہ لیا جائے. کسی کا سوال بھی پوچھنا ہے نا، بعض لوگ اپنا آ کے کہتے ہیں اچھا میرے شوہر کا یہ معاملہ ہے یا میرے شوہر یہ کہتے ہیں. نہیں، کسی کی بات کہہ دیں، ایسا بھی ہوتا ہے عموماً. یعنی لوگوں پہ تنقید براہ راست نہیں کرنی، کیونکہ آپ دیکھیے اگر آپ نے کسی کا نام لے لیا اور آپ نے اس کو بدنام کر دیا تو آپ اس کی اصلاح کیسے کریں گے؟ وہ تو ہٹ دھرم ہو جائے گا کہ میری تو رسوائی ہو گئی. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا بھی یہی طریقہ تھا، اور قرآن پاک بھی اسی چیز کو واضح کرتا ہے کہ لوگوں کے نام لے کے تنقید نہ کی جائے. اب یہ وہ شخص تھا کہ جس کو اللہ تعالیٰ نے علم دیا، دین دیا، سب کچھ دیا، صفات رکھتا تھا، اللہ کی آیتوں کا عالم بھی تھا اور با عمل بھی تھا، عمل بھی کرتا تھا، مستجاب الدعوات تھا. کہتے ہیں کہ لوگوں میں اس کے زہد و اتقاء، یعنی زہد اور تقوی کی شہرت بھی تھی. لوگ اس کے پاس آ کر ایک ایسی دعا کی درخواست کی لوگوں نے جو شرعاً ناجائز تھی. پہلے تو اس نے ایسی ناجائز دعا کرنے سے انکار کر دیا، لیکن جب لوگوں نے اسے بہت سے مال و دولت کا لالچ دیا تو تھوڑے سے انکار کے بعد اس ناجائز کام پر آمادہ ہو گیا. اب اس سے دنیا کا فائدہ تو مل گیا، لیکن وہ مقام بلند جس پہ وہ جانے والا تھا، اس علم کو پا کے اور اس کتاب پہ عمل کر کے، اس سے رک گیا. جب اللہ کی نگاہوں سے ہٹا تو شیطان کا داؤ اس پر چل گیا اور اس کا کام آسان ہو گیا. اور پھر ہوتے ہوتے وہی شخص جو کل تک اللہ کی آیتوں کے ساتھ جڑا ہوا تھا، وہ دنیا کے فائدوں کی خاطر پورا نافرمان بن گیا. اور جو ہی ہوا وہ اتنا نیچے گرا کہ اسفل السافلین، نیچے سے نیچا ہو گیا، اتنا نیچا ہوا انسانیت کے مقام سے گرا کا مثل الکلب، اور کتے کی مثال ہو گئی، کیونکہ کتا سمبل ہے ہرس اور لالچ کا. اس کا حال یہ ہوتا ہے کہ پانی میں جب اپنا ہی منہ دیکھتا ہے اور منہ میں ہڈی ہے تو دوسرا کتا سمجھ کے اس کی چھیننے کے لیے منہ کھولتا ہے اور وہ ہڈی اس سے گر جاتی ہے. कोई शख्स उसकी तरफ पत्थर फेंके तो समझता यह है कि किसी ने हड्डी या रोटी फेंकी है, फिर वो उसको नोचता और एक बार जरूर मुंह में लेता है। इसकी जुबान बाहर लटकी रहती है, राल टपकती रहती है, हर चीज को सूंघने की कोशिश करता है, कहीं से और खाना मिल जाए उसकी बू पा ले, और अगर कहीं से मुर्दार भी पड़ा हुआ मिल जाए जो इसकी जरूरत से ज्यादा हो, तो वो इस डर से कि कहीं कोई दूसरा उसके साथ ना खा जाए उसको खाने के बाद दफन कर देता है जमीन में। ये हैं वो लोग जो अपनी ख्वाहिश और दुनियावी मफादात की खातिर अच्छी इकदार को छोड़कर इंसानियत के दर्जे से गिरने लगते हैं। अल्लाह ताला ने ऐसे ही लोगों की बात यहाँ पेश की कि वो लोग दुनिया के मामले में इस तरीके से होते हैं, और कहते हैं कि तौरात के हवाले से ये आता है कि ये शख्स बालम बिन बाऊर था, बड़ा जाहिद आबिद मुस्तजाबु दावात था, यानी जिसकी दुआएं कबूल होती हैं। बनी इसराइल के मैदानों में जब हज़रत मूसा अलैहिस्सलाम उतरे तो उस वक़्त, यानी ये उस दौर का बादशाह था और शिकस्त के खौफ से इसने इस तरह की बातें की, यानी एक पूरी तफसील है जो ज़रूरत नहीं है इस वक्त आपके साथ शेयर करने की, लेकिन यहाँ खौफ आ रहा है मुझे इस आयत को पढ़ाते हुए, और वो क्या कि बाज़ दफ़ा इल्म गुमराही का सबब भी बन जाता है जब उसका सही इस्तेमाल ना किया जाए, जब अल्लाह के दिए हुए इस तोहफे की कदर ना की जाए ना, तो इल्म के बावजूद इंसान शैतान के काबू में आ जाता है। अल्लाह ताला फरमाते हैं वलौ शिना लरफा ना हो बिहा, थोड़ी देर वेट तो करता, हमने इसी के साथ इज्जत दे देनी थी, क्योंकि अमूमन लोग दीन को क्यों छोड़ते हैं, दुनिया की इज्जत पाने के लिए, ऐसे ही होता है ना, इज्जत का मसला है। हम अच्छे भले दीनदार होते हैं, फिर एक वक्त आता है कि हमें लगता है कि दीन पे अमल करने से हमारा स्टैंडर्ड ख़राब हो जाएगा, स्टेटस ख़राब होगा, इस हुलिये में कहीं जाएंगे तो इज्जत ख़राब होगी। लोग इज्जत पाने के लिए दीन छोड़ते हैं। अल्लाह ताला कह रहे हैं वलौ शीना लरफअनाहु बिहा, वो अगर रुकता तो सही, इंतज़ार तो करता, इसी आयतों के साथ उसको बुजुर्गी मिल जाती, इसी दीन से उसको इज्जत मिल जाती। क्यों? कि जो दीन से इज्जत मिलती है वो सारी इज्जतों से ज्यादा पायदार होती है। लेकिन उसका दिल क्या हुआ, वला किन्नहु अखलद इलल, वो तो अखलदा खलदा खुल्द से किसी चीज की तरफ इत्मीनान से झुक जाना। इसीलिए आप देखते हैं कि जन्नत के लिए क्या लफ्ज आता है, हुम फीहा खालिदून, इत्मीनान से वहां रहेंगे, कोई उनको वहां से छेड़ेगा नहीं। यानी उसने दुनिया की इज्जत पाने के लिए इल्म छोड़ा, मगर असल इज्जत इसी में थी और दुनिया की तरफ। यहाँ इलल अर्द से मुराद क्या है, इलल दुनिया, जमीन से मुराद दुनिया, गिरी हुई चीज है ना। इल्म इंसान को आसमान की वसतों पे पहुंचाता है, और ये दुनिया की तरफ गया और वत्तबा हवा, वजह क्या हुई, ख्वाहिशात, हवा गिरने को कहते हैं, ख्वाहिशात को भी हवा कहते हैं, ये भी गिराती है इंसान को। जो हवा चलती है ना, उड़ती है, जो इंसान उड़ता है, ये भी हवा ही होती है ना, एक ही है सब कुछ, क्योंकि जब इंसान अपनी ख्वाहिशों के पीछे लगता है तो फिर धड़म से गिर जाता है। यानी अच्छा भला इल्म की तरफ आ रहा था, लेकिन दुनिया की को मुश्किल रास्ते में आ गई। क्या किसी को ये बात समझ नहीं है, मुश्किल है, अच्छे भले दीन पे आ रहे थे, रास्ते में जॉब मिल गई, इल्म का सफर छूट गया, दौलत कमाने लग गए, लेकिन वो बुलंदियां खत्म हो गईं, वो माल जो अल्लाह ने सारी दुनिया के माल से ज्यादा कीमती देना था वो छीन गया। इल्म की तरफ आ रहे थे, बेटा पैदा हो गया, बेटी पैदा हो गई, लगा सारी कायनात ही ये है, वो छूट गया, चलो उसी को सजाने संवारने में लग गए और वो चीज छिन गई। अल्लाह की तरफ आ रहे थे, रास्ते में शादी हो गई। क्या हर लम्हे ऐसा नहीं हो रहा कि अल्लाह के दीन के रास्ते में ऐसी ऐसी चीजें आने लगती हैं कि जो इंसान का इम्तिहान बन जाती हैं। और फिर क्या हुआ, फमसलहू कमसलिल कल्ब, फिर वो एक कुत्ते के जैसा हो गया। कल्ब दरिंदे को भी कहते हैं, लेकिन खास तौर पे नफ्स यानी कुत्ता जो होता है डॉग के मानों में, यानी नफ्स का कच्चा लालची हो गया। ऐसी मिसालें अल्लाह ताला ने मुख्तलिफ जगह कुरान पाक में दी हैं। सूरह जुमा की आयत नंबर 5 में अल्लाह ताला ने फरमाया कि अल्लज़ीनहुम मिलुत्तौरात, वो लोग जिनको तौरात उठवाई गई थी यानी यहूद के उलमा, लेकिन थुम्म लम यहमिलूहा, फिर वो नहीं इसको उठाते, तो उनकी मिसाल कैसी है? कमसलिल हिमार, गधे की मिसाल, यहमिलु अस्वारा, जो बोझ उठाता है, यानी वो इल्म जिस पर अमल ना किया जाए वो एक बोझ है। इन तहमिल अलैहि यलखस। अब यहां से कुत्ते की दो मिसालें हमारे सामने आ रही हैं। एक क्या है कि तुम उस पर रखो, तहमिल बोझ लादना या हमला करना, दोनों मानी इसमें आते हैं। यलहस लहीसा से जुबान बाहर निकालना, यानी जुबान ललचानी, मुंह से निकालना, मुंह में पानी भरना, हमारे यहाँ भी बोलते हैं ना। लुहास कहते हैं शिद्दते प्यास की गर्मी और मौत की सख्ती, यानी मौत के वक्त जो सख्तियाँ आती हैं उसको लुहास कहते हैं। कुत्ते की हालत कभी आपने देखी हो, हर वक्त जुबान बाहर उसकी लटकी रहती है, और तत्रुक कुछ भी ना उसके ऊपर डालें तो भी उसका यही हाल होता है। एक हालत है इस्तरारी और एक इख्तियारी, यदि कभी तो प्यास की शिद्दत से उसका जुबान खुलती है, लेकिन दूसरी सूरत क्या होती है कि जब प्यास नहीं होती तो भी हांफता और कांपता रहता है। ये है उस शख्स की पहचान मिसाल जो दुनिया का लालची बन गया। इतना भागो दुनिया की तरफ, इतना भागो दुनिया की तरफ, हाँप हाँप के अपने लिए भी वक्त ना रहे, बीवी बच्चों की फुर्सत नहीं, घर वालों को वक्त नहीं दे सकते, दुनिया दुनिया दुनिया हाँपते कांपते, ख्वाहिशों को पूरा करने में, गुलामियों में ही जिंदगी गुजार दी, ना अपने बने, ना रब के बने, ना अपने लोगों के बने, हराम हलाल की तमीज़ मिट गई, जायज़ नाजायज़ की तमीज़ मिट गई। ये है मिसाल उस कौम की जिन्होंने हमारी आयतों को छुटलाया। अल्लाह ताला कह रहे हैं कि ये बहुत बुरी मिसाल है, सासू से होता है, बहुत बुरी मिसाल। बाहर ऐसे लगता है कि ये बड़ा सख्त इम्तिहान है किसी का, बड़ी सख्त मिसाल दे दी अल्लाह ताला ने उसको कुत्ते से मानूस करके, लेकिन हकीकत क्या है कि जो लोग अल्लाह की किताब की कीमत पे दुनिया की कोई चीज़ हासिल कर लेते हैं ना, तो वो इससे भी ज़्यादा बुरी मिसाल रखते हैं। अल्लाह ताला ने हर इंसान को मौका दिया दुनिया में आके कुछ करे, कुछ सीखे, कुछ, हर एक को अल्लाह ताला चांस ज़रूर देता है, लेकिन कुछ लोग कबूल नहीं करते उस चांस को, और उसके नतीजे में क्या करने लगते हैं? दुनिया की बातें। मेरा ख्याल है कि अगर हम इस आयत पे थोड़ी बात करें तो बहुत ही फ़ायदा होगा ना, कि हमारे यहाँ अमूमन कुछ लोग इल्म के बावजूद भी बहक जाते हैं, यानी इससे एक तो ये मतलब है ना कि लोग दुनिया के माल पे आते हैं। अब यहाँ अगर हम दुनिया को देखें तो उसमें क्या-क्या चीज़ें होती हैं जो इंसान को इल्म के रास्ते में आने के बावजूद अट्रैक्ट करती हैं? एक तो जनरल माना है ना दुनिया की दौलत, लेकिन आप देखिए कि इसमें वो लोग भी आते हैं जो इल्म या दीन के काम या उसके बाद शोहरत के तालिब हो जाते हैं, प्रेस्टीज मैटर बना लेते हैं, बड़ा बनना चाहते हैं, लीडरशिप, लोग हमारे गुलाम बन जाएं, यानी फितने हैं ना। जिस तरह शैतान दुनिया वालों को बहकाता है, इसी तरह वो दीन वालों को भी बहकाता है, ये भी ज़हन में रखिएगा। उसकी मिसाल यानी ऐसी नहीं होती कि वो उनको छोड़ दे कि बस ठीक है आप जो भी कर रहे हो करते रहो करते रहो, बल्कि वो फिर शोहरत के लिए। फिर इसी तरह आप देखिए हसद, दूसरे दीन वालों के साथ हसद का मामला करना, ये भी इसी के अंदर आता है कि जब लोग अल्लाह के दीन को अपनी ज़ात के लिए इस्तेमाल करें और दूसरों के नुकसान देने की नीयत से सीखने लगें या सिखाने लगें, तो ये भी इसी में आता है। फिर इसी तरह आप देखिए कि तकाबुल, मुकाबले पे किसी के काम करना, इसने ये काम किया तो मैं भी ये काम करूंगा, ये भी इसमें आता है। बल्कि हम अगली आयतें पढ़ेंगे तो फिर इंशाल्लाह इस सारे पे इकट्ठा अच्छा डिस्कशन हो सकता है। अल्लाह ताला इस जिक्र के बाद फरमाते हैं, मैं यहदिल्लाहु फहुवल मुहतदी, जिसे अल्लाह हिदायत दे वही हिदायत पा सकता है। वह मैं युतलिल फाउलाइकहुमुल खासिरून, और जिसे वो गुमराह कर दे वही लोग नुकसान उठाने वाले हैं। इसका क्या मतलब है कि नौजुबिल्ला अल्लाह ताला ही लोगों के लिए गुमराही के फैसले करते हैं? नहीं, इसका भी ताल्लुक तकदीर के साथ है। जितना जिसका मिलान होगा उतना ही उसको मिलेगा। जो दीन की तरफ तवज्जो रखेगा अल्लाह ताला दीन आसान कर देगा, जो दुनिया की तरफ तवज्जो करेगा उसके लिए दुनिया आसान हो जाएगी। जिसको जिस चीज़ की तड़प होगी उसको वो मिल जाएगा, ये बात जहन में रखिएगा। हिदायत का राही हिदायत के लिए कोशिश करेगा, तमन्ना करेगा, मिल जाएगी। आपने कभी कोशिश की किसी चीज़ को पाने की और क्या हुआ कि ना मिली? मन जद्दा वजदा। लेकिन दीन के लिए सिर्फ ख्वाहिश की ज़रूरत नहीं होती, कोशिश की भी ज़रूरत होती है, इरादों की ज़रूरत होती है, उस इरादे को अज़म में बदलने की ज़रूरत होती है। तो जो लोग हिदायत पे चलना चाहेंगे, उस रास्ते पे जाना चाहेंगे, अल्लाह ताला आसानियां कर देगा। लेकिन जो नहीं चाहेगा, जो नफ्स के पीछे लगा, जो ख्वाहिशात की तरफ गया, फिर उसको अल्लाह ताला गुमराह कर देंगे। वलकद ज़रअना लिजहन्नम कसीरन मिनल जिन्नी वल इंस, और बेशक हमने जहन्नम के लिए बहुत सारे मर्दों यानी इंसानों और जिन्नों को पैदा किया। यानी कुछ इंसान और जिन्नात पैदा ही जहन्नम के लिए हुए। अस्तग़फिरुल्लाह, कितना बड़ा इंतकाम है ये अल्लाह ताला का, कि कुछ लोग तो ऐसे बुरे काम करते हैं दुनिया में आके, कैसे लगता है कि ये तो स्पेशली जहन्नम के लिए पैदा हुए। एकदम इंसान सोचता है, अच्छा तो फिर इनका क्या कसूर है? क्यों भाई ऐसी बड़ी इनके साथ बात क्यों हुई? इसकी वजह आगे बताई, लहुम कुलूबुल्ला यफ़क़हूना बिहा, इनके दिल तो हैं मगर इससे वो हक को समझते नहीं हैं। वलहुम आयुनुल्ला युबसिरूना बिहा, इनकी आंखें तो हैं लेकिन इनसे देखते नहीं। वलहुम आज़ानुल्ला यस्मऊना बिहा, इनके कान हैं लेकिन कानों से सुनते नहीं हैं हक को। उलाइका कल अनाम, ये चौपायों की तरह, एनिमल्स की तरह, कैटल्स की तरह, बल्कि बल हुम अदल, उससे भी ज़्यादा गुमराह। उलाइका हुमुल गाफिलून, यही तो वो लोग हैं जो गफलतों में पड़े हुए, ये गाफिल लोग हैं। इनकी गफलत के पर्दे चाक करने की ज़रूरत है। ये असल में पीछे वाले वाक्य के ऊपर ही एक तबसरा है। जिन्नों और इंसानों की अक्सरियत जहन्नुम में जाएगी। अल्लाह ने जहन्नुम के लिए पैदा नहीं किया था, लेकिन अपनी बदअमलियों की वजह से जहन्नुम में चले गए। क्योंकि जब आप किसी चीज़ का इस्तेमाल नहीं करते ना, तो वो वेस्ट हो जाती है। आप एक मशीन ला के रखें और उसको मिस यूज़ करें या यूज़ ही ना करें, कितने दिन वो आपके किचन के काउंटर पर रहेगी? फिर एक वक्त आएगा आप उसको उठा के नीचे अलमारी में रख देंगे, फिर जब वो अलमारियाँ साफ़ करेंगे तो उठाएंगे, कहेंगे ये बेकार जगह ले रही है, चलो इसको किसी को दे दें। इसी तरह याद रखिए, अल्लाह ताला ने इंसान को तीन बुनियादी ऑर्गन्स दिए थे उसको पहचानने के। पीछे आपने देखा रब की मार्फत की बात थी, अलस्तु बि रब्बिकुम की बात थी, रब को पहचानने की बात थी। तीन चीज़ें बता दी कि जिनका सही इस्तेमाल करके इंसान रब को पा लेता है, और वो क्या है? दिल, आंखें और कान। जो इंसान इसका इस्तेमाल अच्छा नहीं करता तो वो ऐसी है जैसे छुपाया है। जानवरों के और इंसानों में फ़र्क क्या है? गोश्त उनका भी होता है, इंसानों का भी होता है, खून उनमें भी है, इनमें भी है, वो भी खाते ये भी खाते, वो भी सांस लेते ये भी सांस लेते। फ़र्क किस बात का है? कि इंसान एक मकसद के साथ जीता है, या कम अज़ कम उसको मकसद के साथ जीना चाहिए, और जानवर खाने के लिए जीता है। अल्लाह ताला ने यहाँ एक तकाबुल कर दिया कि کیسے لوگ؟ تو بالکل جانور ہیں، کیونکہ یہ غافل ہیں، یہ غفلت میں پڑے ہوئے لوگ ہیں. اللہ نے ایسے لوگوں کو آنکھیں، دل، دماغ، کان دیے تھے تاکہ غور و فکر کریں، تاکہ دیکھیں، اللہ کی نشانیوں کو دیکھیں، اللہ کے کلام کو سنیں، حق کی باتیں سنیں. لیکن جب اکثریت نے اس کا استعمال نہ کیا، ان سے اتنا ہی کام لیا جتنا حیوان لیتے ہیں، اور وہ پھر گمراہ ہو گئے. نتیجے میں جہنم میں ڈال دیا جائے گا. دنیا میں بھی اکثر ٹریش کو پھر اینڈ پہ آگ لگا دی جاتی ہے نا. یہ جو ٹریش ہوتا ہے، یہ اصل میں ہمارے لیفٹ اوورز ہوتے ہیں نا، وہ چیزیں جو اب ہمارے کام کی نہیں رہیں. بیکار چیزوں کو آپ ٹریش میں پھینکتے ہیں، اور پھر آگے سے آگے اس کو اور سے اور پھینک دیا جاتا ہے. بالکل اسی طرح سے وہ لوگ جو استعمال نہیں کرتے اپنی نعمتوں کو، اللہ تعالیٰ ان کو جہنم کے ٹریش میں ڈال دے گا. پھر آپ دیکھیے کہ یہاں یہ جو بات ہے کہ بل ہم ادل، یہ جانوروں سے بھی زیادہ حقیر کیسے ہو گئے؟ کیسے کافر جو ہے وہ جانور سے بھی بدتر کیسے ہوتا ہے؟ تو اس کی وجہ یہ کہ چوپایوں کو تو عقل نہیں ہے نا، تمیز نہیں ہے، نہ وہ ہدایت کی راہ کو تلاش کرنے کے مکلف ہیں، نہ اس پہ چلنے کے وہ مکلف ہیں. لیکن انسان کو اللہ تعالیٰ نے عقل دے کے اس کو یہ ساری صلاحیتیں دیں. پھر دوسری فرق دیکھیے کہ جانور کچھ اور کریں نہ کریں، لیکن شرک نہیں کرتے، اور کافر شرک کرتا ہے. جانور اپنے مالک کا مخلص ہوتا ہے، اور مشرک اپنے رب کا ہی نہ دشمن بن گیا. پھر آپ دیکھیے کہ جانوروں سے زیادہ انسان کیسے بہکتا ہے. مثلا جانور چلتے پھرتے کھاتے ہیں، انسان بھی چلتے پھرتے کھانے لگتے ہیں. جانور دونوں ہاتھوں سے کھاتے ہیں، انسان بھی اب دیکھیے دائیں ہاتھ سے کھا رہے ہیں تو بائیں سے پی رہے ہیں. آپ کتنی ہی کیفیات ہیں، آپ ذرا اگر عام زندگی میں دیکھیں تو کتنی ہی چیزیں ایسی سامنے آتی ہیں کہ جو واقعی انسانوں میں اور جانوروں میں مشترک ہو گئی. تو ایسے ہی لوگوں کی یہاں بات کر کے بتا دیا گیا کہ یہ غافل لوگ ہیں، جن کے اندر جذب نہیں، ان کے اندر اب وہ حس ختم ہو گئی کہ جو ان سے اچھا کام کروائے گی. آپ دیکھیے کہ جب انسان اچھا کام کرتا ہے نا، تو اس کا نام اچھے لوگوں میں آ جاتا ہے. کوئی برا کام کرتا ہے تو اس کا نام برے لوگوں میں آتا ہے. ایک کتا صحابہ کہف کا تھا، وہ ان توحید والوں کے ساتھ رہا تو اس کا ذکر قیامت تک کے لیے قرآن پاک میں آ گیا. آگے جا کے آپ پڑھیں گے انشاءاللہ تعالیٰ 15ویں پارے میں. لیکن بعض دفعہ انسان رب کو نہ پہچان کے جانوروں میں چلنے لگتا ہے، اس کا درجہ اتنا نیچے جاتا ہے کہ وہ بالکل جانور بن جاتا ہے. تو لہٰذا یہ دونوں واقعات، جو دونوں چیزیں جو ہمارے سامنے تھیں، یہ بہت بڑی نصیحت ہے کہ ہم نے اپنی ساری قوتیں اس دنیا کے لیے نہیں لگانی، ہم نے اپنے آپ کو صرف اپنی خواہشات کا غلام کرنے میں نہیں رکھنا، ہم نے اپنے آپ کو آخرت کے لیے تیار کرنا ہے. جنت اسی کو ملے گی جس نے دنیا میں اس کی کچھ قیمت دی ہوگی. کیونکہ آپ دیکھیے کہ ہمارے ہاں جب اصل دین نہیں رہا نا، تو ہم نے کچھ ایسی چیزوں کو دین بنا لیا جو اصل میں دین نہیں تھی. مثلا آپ دیکھیے کہ بعض لوگ چند اس طریقے کے کام کر کے ہی اپنے آپ کو دیندار قرار دے لیتے ہیں کہ جیسے پورا دین ہو گیا. مثلا کوئی خاص موقع آیا تو کوئی خاص عبادت کر لی، کوئی رات ایک آئی تو ساری رات نفل پڑھتے رہے، کبھی روزہ رکھنا پڑا تو روزہ رکھ لیا، ربیع الاول آیا تو میلاد منا لیا، سفر کا مہینہ آیا تو کچھ اور کر لیا، رجب آیا تو کنڈے بھر لیے. یعنی صرف ٹکڑوں ٹکڑوں والا دین، تو ٹکڑے ٹکڑے، جس سے واقعی محسوس ہو کہ اصل میں عمل نہیں کرنا چاہتے. عمل کا دین مشکل لگتا ہے ہمیں، لیکن کرنا کیا ہوتا ہے؟ جس چیز کو انسان ہمیشہ نبھا سکے. اس پورے کردار پر نگاہ رکھتے ہوئے تلاوت سنتے ہیں ان آیتوں کی، اور ساتھ ہی ساتھ چپکے چپکے دعائیں مانگتے رہیے کہ اللہ ہمیں جانوروں جیسا نہ کرنا، ایسا نہ ہو کہ علم سیکھ کے ہم بھٹک جائیں اور اس طرح سے پیچھے چلے جائیں اس چیز کے کہ جس کو ہمیں نہیں پانا تھا اس کے پیچھے چلے گئے. मुझे तो ऐसा लगता है आज मुसलमानों के साथ जानवरों वाला सलूक हो रहा है, दूसरों के पीछे चल रहे हैं। जानवर देखिए कि बिन देखे चल पड़ते हैं, जो जिधर जाता है वो उसके पीछे चलते हैं। आज हम भी दूसरों के नक्शे कदम पे चलते हैं। जानवर को अपना नफा नुकसान नहीं पता होता, आज हमें भी नहीं पता। अल्लाह ताला ने ये नहीं कहा कि बदतरीन वो हैं जो नमाज नहीं पढ़ते या दाढ़ी नहीं रखते, हिजाब नहीं करते, बल्कि बदतरीन किनको कहा कि जो अकल का इस्तेमाल नहीं करते, सोचने समझने की सलाहियत से महरूम हो चुके। फिर ऐसे ही लोगों के ऊपर शैतान गालिब होता है जिसने इनके दिलों को जकड़ लिया। आज देखें तो वाकई नहीं लगता कि उम्मते मुस्लिमा के दिल पकड़े हुए। ऐसे मुझे तो लगता है कि एक सर्द मेहरी, जैसे मरने के बाद जिस्म ठंडा हो जाता है ना, इस वक्त उम्मते मुस्लिमा का ये हाल है कि दिल जिस्म ठंडे हैं, अपने नफे नुकसान की भी खबर नहीं। हम अपने आप को देखें तो सबसे ज्यादा हमें समझ में आएगी, क्योंकि शैतान खाली जगह पे आ जाता है। जब हमारा दिल अल्लाह की मोहब्बत से खाली होता है ना, तो शैतान का गलबा आने लगता है। जिस दिल में ईमान की खैर और बरकत नहीं रहती, वो अंधेरी कोठरी की तरह बन जाता है। उसे देख के शैतान खुश होता है कि आओ इस पर हुक्मरानी कर लो। वीरान जगह को शैतान उठा लेता है। अल्लाह अकबर। चलिए तिलावत सुनते हैं। यानी ये आयतें वाकई सोचने पे मजबूर कर रही हैं कि अल्लाह ताला जितना ज़्यादा हम खतरे में हैं, और इल्म के साथ जोड़ के अपने आप को ये सोच लेना कि हम बच गए, आखिरी दम तक शैतान इंसान को नहीं छोड़ता। यानी ऐसे लगता है कि शैतान वाकई इंसान को पकड़ रहा है ना, कि तुझे जन्नत में नहीं जाने दूंगा। कितनी कमिटमेंट है उसके अंदर, और कितना ज़्यादा यानी वो इस चीज़ के लिए मतलब कसम खा के बैठा हुआ है कि मैंने इनको जन्नत में नहीं जाने देना, हर मुमकिन तरीके से रोकूंगा। और हम जो बचने वाले हैं वो गाफिल हैं। दुनिया में जर्म्स फैलते हैं तो हम उससे बचने के लिए कुछ ना कुछ प्रिकॉशंस लेते हैं, कोई वायरस फैलता है तो उसके लिए। लेकिन शैतान का जो वायरस चारों तरफ फैला है, हम उससे कितने गाफिल हैं। क्यों नहीं सोचते हम कि अल्लाह ताला वाकई, अगर हम एक लम्हे के लिए गाफिल हुए तो फिर क्या होगा, शैतान हमारे ऊपर कब्जा कर लेगा। यानी ये आयतें मुझे पढ़ के फीलिंग आ रही है इस चीज़ की कि गफलत से जागो, उठो जागो, होश करो, सोते रह जाओगे तुम्हारा नुकसान हो जाएगा, कुछ भी हाथ में नहीं रहेगा। और एक घने छाए साए, जैसे कहते हैं ना, घने बादल छाए में इस वक्त आज हमारे दिलों पर गफलतों के, दुनिया की मोहब्बतें, दुनिया के पीछे अपने नाम पैदा करने की ख्वाहिशात। हम झगड़ रहे हैं, नामों पे झगड़ रहे हैं, हम काम नहीं करते, हम नाम बनाने की कोशिश करते हैं। हम दुनिया में ही सारी ख्वाहिशात पूरी करना चाहते हैं। हमें ऐसा लगता है कि आखिरत के वादे पता नहीं सच्चे हैं भी कि नहीं, कौन इंतज़ार करें, चलो ऐसे ही कर लेते हैं, आज इस दुनिया में सब कुछ पा लेते हैं। इमाम इब्ने कय्यम की एक बड़ी अच्छी बात आपके साथ शेयर करूंगी। कहते हैं कि दिल तीन तरह के होते हैं। एक काफिर का दिल है, वीरान, कुछ भी तो नहीं है उसमें, खैर से खाली, ईमान से खाली, कोई उसके अंदर रोशनी नहीं है। ऐसे दिल को देख के शैतान बड़ा खुश होता है, जिस तरह चाहे इस पर हुक्मरानी करे। यानी ऐसे दिल का बादशाह शैतान होता है, उसको ऐसे ही दिल अच्छे लगते हैं, कोई रोक नहीं, कोई टोक नहीं, और वहाँ वो अपना मुकम्मल कब्जा जमा देता है। और दूसरा दिल वो है जो नूर ईमान से चमक रहा होता है, नूर की कंदील है उसके अंदर, लेकिन इसके ऊपर ख्वाहिशात की तेज आंधियां भी मौजूद हैं। ऐसी चीजें हैं कि जो इंसान को, यानी ऐसी ऐसा दिल जो है, ऐसे दिल पर कभी शैतान सवार होता है और कभी उसके ऊपर यानी गालिब आता है, और कभी उस पर गालिब नहीं आ सकता। लिहाजा ऐसे शैतान जो हैं, ऐसे दिल के ऊपर कभी सवार होता है और कभी नहीं होता, कभी इंसान मغلوب होता है, कभी नहीं। लेकिन तीसरा वो दिल है जो ईमान से लबरेज है और जिसने अपनी ख्वाहिशात पे काबू पाया हुआ है, ऐसे दिल पे फिर शैतान वसवसे डालता भी है तो ईमान की हरारत से वो जलने लगता है। और ऐसे दिल आखरत की याद से गाफिल नहीं होते। शैतान झपटने की कोशिश तो करता है लेकिन कामयाब नहीं होता। ये वो दिल है जिसके अंदर शाही खजाने मौजूद हैं, लेकिन शैतान कुछ चुरा नहीं सकता। ये गाफिलों का दिल नहीं है। तो लिहाजा गफलत दूर करनी है, फिर इंशाअल्लाह ताला शैतान से बच सकेंगे, वरना नहीं। दिल तो चाह रहा है कि और बहुत बात करें इस पे, लेकिन इतना वक्त नहीं कि हम इस पे देखें। इंशाअल्लाह कभी अलग से इस मौजू पे बात करेंगे। अगली आयत को देख लेते हैं, आयत नंबर 180 से। वलिल्लाहिल अस्माउल हुस्ना फदउहू बिहा, और अल्लाह के लिए हैं नाम अच्छे, बस उसको उनके जरिए पुकारो। वज़रुल्लज़ीना युल्हिदूना फी अस्माइही सयुज़ज़ौना मा कानू यामलून। अल्लाह के अच्छे अच्छे नाम हैं, इन्हें इन्हीं नामों से पुकारा करो, और उन्हें छोड़ो जो इसके नामों में कजरवी करते हैं, क्योंकि जो कुछ वो करते हैं जल्द ही उनको इसका बदला मिल जाएगा। इस आयत में एक अदब सिखाया गया, और वो ये है कि अल्लाह ताला के नामों में कमी बेशी ना करो। पहली बात जो पता चली कि अल्लाह ताला के नाम बहुत सारे हैं। कितने हैं? 200 से भी ज़ायद इस वक्त सही हदीसों से साबित हो चुके, लेकिन आम मारूफ नाम 99। किसी चीज़ के बहुत सारे नाम होने क्या साबित करता है? उसकी कामलियत को, उसकी जामियत को। जितनी किसी चीज़ में खैर ज़्यादा होती है, उसके नाम भी उतने ही होते हैं। यहाँ जो लफ्ज़ है ना, वलिल्लाहिल अस्माउल हुस्ना, तो हुस्ना अहसन की तानीस है, यानी अहसन के दर्जे सीगे को अगर आप मुअन्नस की सूरत में लिखेंगे तो वो हुस्ना बनेगी। इससे मुराद अल्लाह ताला की सिफात, इसकी अजमत जलालत, इसकी कुदरत और इसकी ताकत का इजहार है। सही बुखारी और मुस्लिम की रिवायत है कि अल्लाह ताला के 99 नेम्स हैं, जो इनको शुमार करेगा वो जन्नत में दाखिल होगा। अल्लाह ताला ताक है और ताक को पसंद करता है, यानी ऑड नंबर्स को अल्लाह ताला पसंद करते हैं। 100 भी तो हो सकते थे ना, हम अमूमन राउंड फिगर्स करने के शौक में रहते हैं। 99 है, एक और मिल जाए तो 100 कर ले। अल्लाह ताला ने 99s को रखा, और चीज़ें जो हैं वो इसमें आती हैं। तो लिहाजा इनको याद करना, इसका हिफ्ज करना, इसके मानी जानना, इस पे गौर करना, अपने दिल में इन नामों की बड़ाई को महसूस करना, ये पसंदीदा है। लेकिन इसके बरक्स कुछ लोग इन नामों से फ़ायदा लेने की बजाय क्या करते हैं? युल हिदून फी अस्माई, अल्लाह के नामों में इल्हाद करते हैं। इल्हाद क्या होता है? लहद से है ये लफ्ज़। युल हिदून किनारों से निकल गए, लहद कब्र को कहते हैं, बगली कब्र। यहाँ इशारा है शिर्क की तरफ, कि एक अल्लाह की बड़ाई को जानने मानने सुनने की बजाय अल्लाह के नामों के साथ इल्हाद करने लगे। अमूमन इसकी तीन किस्में होती हैं, तीन तरीके से इल्हाद किया जाता है। सबसे पहला इसका तरीका क्या होता है कि अल्लाह के नामों में तब्दीली कर दी जाए, जैसे मुशरिकीन ने किया। मसलन आप देखिए कि अल्लाह तआला का जाती नाम अल्लाह है, तो उन्होंने इससे लात बना लिया, अपना बुत बनाया लात। अल्लाह तआला का एक नाम है अल अजीज, तो उससे उन्होंने अपना बुत बनाया उज्जा। ये सारे लफ्ज़ अल्लाह तआला के नामों से अखज़ किए हुए थे। तो पहली सूरत क्या है कि अल्लाह तआला के नामों को किसी और सूरत में बदल देना। दूसरा इसका माना क्या होता है कि अल्लाह तआला के नामों में अपनी तरफ से इजाफा कर लेना, जिसका हुक्म अल्लाह तआला ने नहीं दिया। इसकी भी मिसालें बहुत मिलती हैं कि लोग मुख्तलिफ तरह से नाम ऐसे कर लेते हैं कि जो अल्लाह तआला के साथ होने चाहिए, लेकिन कुछ उसमें कमी बेशी कर देते हैं। तीसरा इसका तरीका क्या है कि इसके नामों में कमी कर दी जाए, मसलन इसे किसी एक ही मखसूस नाम से पुकारा जाए और दूसरे सिफाती नामों से पुकारने को बुरा समझा जाए। ये फतहुल कदीर तफसीर की किताब है, उसमें ये इन्होंने लिखा है। इसी तरह एक और इल्हाद की सूरत क्या होती है कि अल्लाह तआला के नामों में तावील की जाए, تعویلات نکال لی جائیں. مثلا جیسے ہم کہتے ہیں کہ اللہ تعالیٰ کا نام ہے الرزاق، تب دنیا کے رزق کے ساتھ یا رزق دینے والے کے ساتھ اس کی کوئی نہ کوئی تشبیہ کر لی جائے، مماثلت کر لی جائے. اچھا پھر ہم تو کام کرتے ہیں، پھر بعد میں پے ملتی ہے، پھر جو رزق ملتا ہے، تو پھر اللہ تعالیٰ کے ساتھ بھی کچھ ایسا ہی معاملہ ہوگا. کیا جیسے الوہاب ہے، محبت کرنے والا، تو پھر اپنی محبت کرنے کو اللہ کی محبت پہ قیاس کرنا. تو اللہ تعالیٰ کے ناموں کے ساتھ تعویل، تعطیل اور تشبیہ نہیں کرنی چاہیے، تشبیہ نہیں دینی چاہیے کسی اور کے ساتھ. اور بہت سارے جو فرقے گمراہ ہوئے وہ اللہ تعالیٰ کے ناموں کے اندر ہی بہت زیادہ کمی بیشی کرنے کی وجہ سے ہلاک ہو گئے. پھر اسی طرح بہت ساری چیزیں کہ اللہ تعالیٰ کے نام کسی اور کو دے دینا. مثلا اللہ تعالیٰ کا نام ہے کہ اللہ تعالیٰ مشکلوں کو سنتا ہے، تو یہ نام کسی اور کو دے دیا جائے مشکل کشا کے نام پہ. اللہ تعالیٰ کا کام ہے کہ اللہ تعالیٰ کی یہ صفت ہے کہ وہ لوگوں کو تھام لیتا ہے، تو کسی اور کو دستگیر کہہ دیا جائے. اس طرح کے بہت سارے نام ہمارے ہاں بھی مشہور ہیں، تو ان تمام چیزوں سے پرہیز کرنے کی ضرورت ہے. آپ کس کا نام بگاڑتے ہیں جس کے بارے میں آپ کے دل میں قدر نہیں ہوتی؟ تو اللہ تعالیٰ کے ناموں میں الحاد کرنا اصل میں اللہ تعالیٰ کی ناقدری کرنے کے برابر ہے. تو لہٰذا اس آیت سے یہ چیز سمجھ میں آتی ہے کہ ہمیں اللہ تعالیٰ کے معاملے میں بہت ہی محتاط رہنا چاہیے. بعض لوگ اللہ تعالیٰ کا نام بھی ٹھیک نہیں لیتے، اللہ میاں کہہ دیتے ہیں. نہیں کہنا چاہیے. میاں کیا ہوا؟ یعنی میاں کا لفظ تو ایک، آپ دیکھیے کہ کوئی عربی لفظ بھی نہیں، اور خاص طور پہ ہماری زبان میں تو شوہر کے لیے بولا جاتا ہے نا. اسی طرح بعض لوگ اللہ کو اللہ اللہ کہہ دیتے ہیں. جیسے میں نے کہیں دیکھا کہ انہوں نے لکھا ہوتا جزاک اللہ، تو اس کو بس جزاک کے بعد ایل اے ڈالا ہوتا ہے نا، جزاک اللہ. بہت ساری ایسی صورتیں ہوتی ہیں کہ بعض لوگ سمجھتے اور نہ سمجھتے ہوئے بھی ایسی بات کر دیتے، تو ان چیزوں سے بچنا چاہیے. تو یہاں اللہ تعالیٰ کے ناموں کا ذکر کرنے کے بعد فرمایا وَمِمَّنْ خَلَقْنَا أُمَّةٌ يَخْتُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ. اور ہماری مخلوق میں ایک ایسا گروہ ہے جو حق کی طرف رہنمائی کرتے اور اسی کے مطابق انصاف کرتے ہیں، لیکن اس کے برعکس وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا، جن لوگوں نے ہماری آیات کو جھٹلایا، سَنَسْتَدْرِجُهُمْ مِنْ حَيْثُ لَا يَعْلَمُونَ، تو ہم اس طرح بتدریج تباہی کی طرف ان کو لے جائیں گے کہ ان کو خبر بھی نہ ہو سکے گی. وَأُمْلِي لَهُمْ، اور ان کے لیے ہم میں ڈھیل دے رہا ہوں، اِنَّ كَيْدِي مَتِينٌ، اور بے شک میری تدبیر کا کوئی توڑ نہیں. یہاں اللہ تعالیٰ نے دوبارہ اسی بات کو دہرایا جس کا ذکر پیچھے گزر گیا، کہ ہر امت میں ایک ایسا گروہ ہے جو حق پر قائم رہتا ہے، چاہے وہ تھوڑے ہی ہوں لیکن موجود ضرور رہتے ہیں. عموماً ایک جملہ بول دیا جاتا ہے کہ آج کے دور میں تو کچھ بھی ٹھیک نہیں ہے اور سارے ہی غلط ہیں، یہ درست نہیں. کبھی ایسا نہیں ہوگا قیامت تک کہ سارے ہی غلط ہو جائیں، کوئی ایک ضرور ٹھیک رہے گا، اور وہ وہی فرقہ ہوگا کہ جس کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ یہ ناجی فرقہ ہے، نجات پانے والا ہے، اور یہاں تک کہ قیامت آ جائے گی. صحیح مسلم کی ایک روایت ہے، حضرت ابو سعید خدری سے فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا تم بھی پہلے لوگوں کی راہوں پر جا پڑو گے، اگر وہ بالشت بھر بڑھے تو تم بھی بالشت بھر ہی بڑھو گے، حتیٰ کہ اگر وہ کسی گھو، یعنی ایک یہ چھوٹا سا جانور ہوتا ہے، گھو کے سوراخ میں گھسے تھے تو تم بھی ضرور گھسو گے. ہم نے عرض کیا اللہ کے رسول، پہلے لوگوں سے مراد یہود و نصارہ ہیں، تو آپ نے فرمایا اور کون. اس سے کیا پتہ چلا؟ کہ مسلمانوں کو اس چیز سے اجتناب کرنا چاہیے کہ وہ لوگ حق کی بجائے ناحق کے راستے پہ چلے جائیں اور ہدایت کو چھوڑ کے دوسری طرف آ جائیں. کوئی انسان اصل راستے سے کب بھڑکتا ہے؟ جب اصل راستہ پتہ ہی نہ ہو. آج امت مسلمہ کا بھی حال کچھ ایسا ہی ہے کہ ان کو اصل راستہ معلوم ہی نہیں، اور وہ پتہ چلے گا اس کتاب سے، اور اس کتاب کو عام کریں گے تو انشاءاللہ تعالی بات سمجھ میں آئے گی. پھر آیت 182 میں جو ہم نے دیکھا کہ سنستدریجہم, استدراج کیا ہوتا ہے, دال راجیم سے درجہ آہستہ آہستہ پکڑنا, یہ استدراج بہت بڑی آزمائش ہوتی ہے. سورت انعام کی آیت نمبر 44 اور 45 میں آتا ہے کہ فلما نسوا ما ذکروا بہ, کہ جب وہ اس نصیحت کو بھول گئے جو ہم نے ان کو کی تھی تو ہم ان پہ نعمتوں کے دروازے کھول دیتے ہیں. یعنی استدراج کیا ہوتا ہے کہ غلط کام کرنے کے باوجود بھی پکڑ نہ آئے. ہم اس کو کیا سوچتے ہیں, آج کل اللہ کا بڑا فضل ہے. یاد رکھیے, غلط کام کرنے والا اگر پھلتا پھولتا دکھے تو یہ اللہ کا فضل نہیں, یہ اللہ کی استدراج ہے, یہ اللہ کی پکڑ ہے, یہ اللہ تعالیٰ کا قانونِ محال ہے, کیونکہ فضل کبھی حرام سے نہیں ملتا. سورت مومنون آیت 55 اور 56 میں آتا ہے اَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُم بِهِ مِن مَّالٍ وَبَنِينَ نُسَارِعُ لَهُمْ فِي الْخَيْرَاتِ بَل لَّا يَشْعُرُونَ. کیا یہ سوچتے ہیں کہ ہم ان کو مال اور بیٹوں سے مدد دے رہے ہیں؟ نہیں, بلکہ ہم تو ان کو نُسَارِعُ لَهُمْ فِي الْخَيْرَاتِ, ہم تو ان کو نیکیوں میں بڑھا رہے ہیں لیکن ان کو شعور نہیں ہے. تو ہمیں اپنا حساب لینا ہے کہ کیا اللہ نے جو کچھ مجھے دیا ہے واقعی کیا میں اس کو ڈیزرو کرتی ہوں, کہیں یہ اللہ تعالیٰ کی طرف سے پکڑ تو نہیں. جتنا انسان اپنا محاسبہ کرتا رہے اتنی ہی انشاءاللہ تعالیٰ اس کو اپنے آپ کو چیک کرنے میں مدد ملتی رہے گی. اور یہ جو بات تھی کہ وہ املی لہم ان کیدی متین, تو مہلت دیتا ہوں ان کو, املی کا لفظ املا سے ہے, لمبی امیدیں باندھنا. قید کہتے ہیں خفیہ مکر کو, خفیہ تدبیر کو. یعنی اللہ تعالیٰ کی تدبیر کیا ہے کہ یہ لوگ تو اپنے آپ کو حق پہ سمجھتے ہیں لیکن حقیقت میں اللہ تعالیٰ کی طرف سے یہ پکڑ میں ہیں, اور جتنی ان کی پکڑ زیادہ ہوتی ہے یہ اپنے آپ کو ترقی یافتہ سمجھتے ہیں. اس سے باہر مطلب ہمیں جو خلاصہ کلام ہے وہ کیا ہے کہ بعض دفعہ جن چیزوں کو ہم بہت زیادہ اپنے حق میں اچھا سمجھتے ہیں وہ اچھی نہیں ہوتی, بلکہ وہ اللہ تعالیٰ کی طرف سے ایک پکڑ بھی ہو سکتی ہے. ہمیشہ اپنا محاسبہ کرتے رہنا چاہیے. غلط کام کرتے ہوئے اس کے نتیجے دنیا میں اگر نہ بھی ملیں تو وہ اللہ تعالیٰ کی طرف سے ایک ڈھیل ہو سکتی ہے, اور اس سے انسان اپنے آپ کو جتنا بچانے کے لیے غلط کاموں کو چھوڑے گا اتنی ہی اللہ تعالیٰ کی مدد آئے گی. اور پھر آخر میں چند آیتیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی تبلیغ کے راستے میں جو وہ رکاوٹیں اڑانے والے تھے, یعنی آپ کے تبلیغ کے راستے میں جو رکاوٹیں لاتے تھے, تو ان کے ناطے سے یعنی اس ماحول کو سامنے رکھتے ہوئے اگر ہم سنیں تو فرمایا اولم یتفکروا, کیا انہوں نے غور نہیں کیا؟ کنہوں نے نہیں کیا؟ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کو جھٹلاتے تھے, جو آپ کو مجنوں اور دیوانہ کہتے تھے, کیا نہیں غور کیا کہ ماں بھی صاحبہم من جنہ, کہ ان کے ساتھی کون, نبی صلی اللہ علیہ وسلم کو کوئی جنون نہیں ہے. مکہ والے کہتے تھے اللہ کے نبی صلی اللہ علیہ وسلم پہ جنون آتا ہے, یا آپ کے اوپر کسی نے جادو کر دیا یا کسی کا سایہ ہے. تو فرمایا نہیں, ایسی کوئی بات نہیں. پھر کیا ہے, ان ہو الا نذیر مبین, یہ تو محض ایک کھلم کھلا ڈرانے والے ہیں. یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم کو کوئی جنون نہیں بلکہ وہ ڈرانے والے ہیں. سوال پیدا ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم کو وہ مجنوں کیوں کہتے تھے؟ تو اس کا جواب آپ سے ہی پوچھوں گی کہ کیا آج کے دور میں بھی لوگ دین کی طرف آنے والوں کو مجنوں نہیں کہتے؟ ان کو تو اب کوئی اور بات سوجتی نہیں, ان کو تو ہوش ہی نہیں, ان کا تو دماغ چل گیا, یہ تو باتوں میں آ گئے. یعنی ہر دور میں جب لوگوں نے دنیا کے فائدوں کو چھوڑ کے آخرت کی چیزوں کو اپنایا اور اس کی کوششیں شروع کی تو لوگ پھر یہی کہتے ہیں کہ ان کا تو کوئی حال ہی نہیں. پتہ نہیں آپ کے حال پہ کتنے لوگ رحم کھاتے ہوں گے اور آپ کے لیے دعائیں مانگتے ہوں گے کہ اللہ تعالیٰ ان کی زندگی کیا ہو گئی, یہ ہر وقت پڑھنے پڑھانے میں رہنے لگے, سبق یاد کرو, ٹیسٹ دو, یہ کرو وہ کرو. تو غم نہ کریں, یہ نبیوں کی سنت ہے. اولم ينظروا في ملكوت السماوات والارض, کیا انہوں نے آسمان و زمین کی بادشاہی میں نہیں دیکھا؟ وما خلق الله من شيء, اور اس میں جس کو اللہ تعالیٰ نے پیدا کیا, وان عسى ان يكون قد اقترب اجلهم, اور شاید کہ ان کی اجل ان کے بالکل قریب ہو. یعنی ان کی موت، ان کی پکڑ، ان پہ اللہ کے جو عذاب آنے تھے، فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ، پھر اس کے بعد یہ کون سی بات پر ایمان لائیں گے؟ پھر کوئی بات رہ جاتی ہے اس کے بعد جو ان کو اللہ کی پہچان دے؟ یعنی اس سے مراد کیا ہے کہ وہ لوگ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی دعوت کو نہیں مانتے تھے، تو ان کو کہا گیا کہ کبھی آسمان و زمین کو کھول کے دیکھے آنکھیں، جو اس کی تخلیقات ہیں اس کو دیکھے، کیا تمہیں اللہ تعالیٰ کی ذات کی نشانیاں نہیں ملتی؟ اصل میں وہ ہر وقت نشانیاں مانگا کرتے تھے، کوئی نشانی دکھا دیں، کوئی بھی دکھا دیں، تو اللہ تعالیٰ فرماتے ہیں کہ کیا ان کو ایسی کوئی نشانی نہیں مل رہی؟ یہ سورج، یہ چاند، یہ ستارے سارے ایسے ہی آتے جا رہے ہیں، تو یہ ان کا جھوٹ ہے، نشانیاں ان کو ملے گی، اور نہ مانے تو نہ مانے، شاید ان کی موت کا وقت قریب ہی آ چکا ہے، یعنی ان کی زندگی ختم ہو رہی ہے، اور اس پیغمبر کی اس تنبیہ کے بعد اگر یہ بات نہیں مانتے تو پھر ان سے پوچھو فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ. یہاں حدیث سے مراد قرآن پاک ہے، کہ یہ کتاب پڑھ کے، یہ قرآن سن کے بھی اگر ان کی ترجیحات نہیں بدلی تو پھر بتاؤ کوئی اور بھی بات آئے گی اس کے بعد جو تمہیں سکھائے؟ اس لا ریب فیہ ہی کتاب پر تو ایمان نہیں لائے تو کس پر لاؤ گے؟ اسے تو جنون اور حماقت اور بے وقوفی کہتے ہو کہ اللہ کی بادشاہت کو نہیں دیکھتے. کتنا پیارا طریقہ ہے اللہ تعالیٰ کی اس کائنات میں غور کرنے کا، تدبیر کا، تخلیق پہ غور کرو. تم اپنی موت کے وقت پہ غور کر لو تو تمہیں رب یاد آ جائے گا. تم اس قرآن پر ایمان نہیں لاتے تو اپنی موت کی بات پر تو غور کر لو کہ یہ تمہارے قریب ہے اور تم اس کو پانے والے ہو. لیکن اصل بات کیا ہے کہ مَن يُضْلِلِ اللَّهُ فَلَا هَادِيَ لَهُ، جسے اللہ گمراہ کر دے اس کو کوئی ہدایت نہیں دے سکتا. وَيَذَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ، اور ان کو ان کی سرکشی میں چھوڑ رہے ہیں تاکہ یہ، یعنی اللہ تعالیٰ ان کو ان کی سرکشی میں چھوڑ رہا ہے تاکہ سر ٹکراتے پھریں. یعنی آج یہ دنیا میں اپنے غلط کاموں کی وجہ سے آزمائشوں میں نہیں آتے، پکڑے نہیں جاتے، تو اس کی وجہ یہ نہیں کہ اللہ تعالیٰ کو پتہ نہیں کہ یہ کیا کر رہے ہیں، بلکہ اس کی وجہ یہ ہے کہ یہ لوگ اللہ تعالیٰ کی پکڑ میں ہیں، اللہ تعالیٰ کی نظر میں ہیں، اور وہ ان کو مہلت دے رہا ہے تاکہ کچھ وقت ان کا اور گزر جائے اور پھر ایک ہی دفعہ ان کو پکڑوں گا. یسلونک عن الساعہ، یہ آپ سے سوال کرتے ہیں قیامت کے بارے میں، کیا ایان مرساہا، کون سا وقت ہے اس کے آنے کا؟ مرساہا کا لفظ را، سین اور واؤ سے ہے. ارسا کہتے ہیں عربی میں کشتی کا لنگر ڈال دینا، اینکر ہوتا ہے نا، ٹھہرنے کے لیے کشتی کو آپ روک دیتے ہیں. یعنی یہ دنیا کی جو کائنات کی جو کشتی چل رہی ہے یہ کب رکے گی؟ اس پہ لنگر کب ڈلے گا؟ قل انما علمها عند ربی، کیا کہیے؟ اس کا علم میرے رب کو ہے. لا یجلیہا لوقتہا الا ہوا، اس کو وہی ظاہر کرے گا مگر اس کے وقت پر. لیکن اتنا بتا دیتا ہوں، ثقلت فی السماوات والارض، آسمان اور زمین میں یہ بڑا بھاری حادثہ ہوگا. اور کیا ہوگا؟ لا تاتیکم الا بغتہ، اچانک آئے گا تم پر. یسلونک کانک خفی عنہا، اور آپ سے تو یوں پوچھتے ہیں جیسے آپ ہر وقت اس کی ٹوہ میں لگے رہتے ہیں. قل انما علمها عند اللہ، کہہ دیجئے کہ اس کا علم تو اللہ کے پاس ہے. ولیکن اکثر الناس لا یعلمون، لیکن اکثر لوگ نہیں جانتے. قیامت کے بارے میں کیوں پوچھتے تھے؟ عمل کے لیے؟ نہیں، مذاق کے لیے. اچھا بھائی کب آنی ہے؟ بہت دن سے کہتے آ رہے ہو، ابھی آئی نہیں. اللہ تعالیٰ نے ایسے نان سیریس قسم کے سوالوں کا جواب دینا پسند نہیں کیا. ہاں اس کی علامتیں بتا دیں کہ ہوگا کیا، بڑا سخت حادثہ ہوگا. کیا پتہ چلا اس آیت سے کہ قیامت اچانک آئے گی، زلزلہ ہوگا، متواتر جھٹکے آئیں گے. انسان حیرت سے پوچھے گا کہ اس کو کیا ہوا، تیرا کیا حال ہوا؟ ستارے بے نور ہو جائیں گے، سورج چاند لپٹ جائیں گے، پہاڑ دھنکی ہوئی روئی کی طرح اڑنے لگیں گے، اور یہ سب کچھ اچانک ہوگا، بالکل اچانک ہوگا. صحیح بخاری کی روایت ہے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، آپ نے فرمایا قیامت یوں اچانک آئے گی کہ دو آدمیوں نے اپنے درمیان کپڑا پھیلا رکھا ہوگا، और वो इसकी खरीदो फरोख्त ना कर सकेंगे, ना उसे लपेट सकेंगे। जैसे कपड़ा खरीदने के लिए लोग बिछाते हैं ना, देखते हैं खोल खोल के, तो लोग देख रहे होंगे इससे पहले कि उसको लें या उसको लपेट के वापस रखें, क्यामत आ जाएगी। और एक आदमी अपनी ऊंटनी का दूध धोकर लौट रहा होगा, मगर वो इसे पी ना सकेगा। यानी इतने अचानक आएंगे, दुनिया के सारे काम हो रहे होंगे, कोई उस दिन पहले अखबार में नहीं आ चुका होगा, कोई रेडियो में नहीं होगा कि आज क्यामत आनी है, ये होगा बिल्कुल अचानक होगी। फिर आपने फरमाया एक आदमी अपना हौज दुरुस्त कर रहा होगा, मगर वो इसमें जानवरों को पानी ना पिला सकेगा। और एक आदमी अपना निवाला मुंह की तरफ उठाए होगा, मगर उसे खा ना सकेगा। इतनी अचानक आएगी कियामत। सवाल पैदा होता है कि फिर आनी है तो फिर उसका वक्त क्यों ना बताया? क्या हिकमत थी कि लोग पूछ रहे थे, तफ्तीश कर रहे थे, लेकिन आपको नहीं बता दिया गया? तो आप देखिए, कयामत का वक्त बता दिया जाए, या दूसरे लफ्जों में आप ये कह लें कि हर इंसान को उसकी मौत का वक्त बता दिया जाए, तो फिर इम्तिहान तो ख़त्म। उसको पता है 3 सातों से पहले तौबा हो जाती है, वो 4 घंटे पहले तौबा कर लेगा, फिर तो कायनात का सारा निज़ाम बिगड़ जाएगा। तो लिहाजा इससे क्या पता चला कि अल्लाह ताला ने कायनात के खुफिया बातें, आने वाले वक्त की जो खबरें हैं, वो किसी को नहीं दी, हत्ता कि अल्लाह के नबी को भी नहीं दी। ये जो लफ्ज़ है ना, कान का खफी यूनहा, तो खफी खफवतुन से है या खफवुन से है, खा फा फा घेरा डालने के लिए आता है। यानी आपसे लोग इस तरह पूछ रहे हैं कि जाने नहीं दूंगा जब तक कि आप हमें बता नहीं देंगे। कुरेद कुरेद के पूछा करते थे, आज भी जब लोग कभी किसी इल्म वाले के पास जाते हैं तो उसे कुरेद कुरेद के पूछते हैं, कुछ और सही, कुछ और सही। वो नहीं कोई बात बताना चाहते, फिर भी बताना चाहते हैं। इसी रवैये की तरफ इशारा है कि अल्लाह के नबी सल्लम के साथ कैसा मामला करते हो, उनको क्या पता? ये तो अल्लाह के हाथ में मामला है, और तुम पूछोगे भी तो तुम्हें कुछ नहीं पता चलेगा। और ये जो लफ्ज़ है युजल्लीहा, ये जली से है, जीम लाम वाव से, जलवा अफरोज होना, तजल्ली, इसी से लफ्ज जलना भी होगा शायद, ये जो हमारे बोलते हैं ना फलां चीज जल गई, इसी का मुतजाद होता है खफी। कहते हैं ना लहने खफी और जली, यानी जलवा एक चीज बहुत नुमाया हो जाती है, और खफी से फिर खुफिया है। तो अल्लाह ताला से यही दुआ करते हैं कि जो भी बात हमने आज के इस पूरे सबक में देखी सुनी, इस पे अमल की तौफीक दे और हमारी कोताहियों को और कमियों को माफ़ कर। सुबहान रब्बिका रब्बिल इज़्ज़त यम्मा यसिफून, व सलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।